छु बाजे सँगै बाजौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु जान दिएके दो मेरो माया तिमीलाई अर्पण गरेको छु बाजे सँगै बाँचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु बाजे सँगै बाँचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु सँगै बाँचौला मरे सँगै मरौला भनी जिन्दगी नै तिमीलाई समर्पण गरे